देखिन्छ र यो कहाँ भेटिन्छ र यो कहाँ देखिन्छ र यो कहाँ भेटिन्छ र यो नौलो नौलो आभास खै केले मेटिन्छ र यो माया यो माया यो माया यो माया मेरो आँखा भित्र बस मेरो मुटु भित्र बस हे हे हे मेरो आँखा भित्र बस मेरो मुटु भित्र बस तिमी जहाँ जान्छौ त्यहीँ म हुन्छु तिमी सँग तिमी सँग जुनी छु